अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम कृषि सरोकार। नमस्कार, कार्यक्रम केसी सरकारमा यहाँलाई स्वागत छ। प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज। कृषि सरकार हरेक हप्ताको मङ्गलबार बिहान 7:30 बजे पश्चात आउने गर्छ। आज पनि हामी विभिन्न जानकारी भन्दा नै कुराकानीका साथमा उपस्थित भएका छौँ। हामीले कृषि सरकारमा रहेर कृषिसँग सम्बन्धित विभिन्न जानकारीहरू, कृषि सफल कृषकसँगको कुराकानी पनि जोड्दै आइराखेका छौँ। आजको कृषि सरोकारमा हामी कुराकानी गर्दैछौँ, चितवनमा गर्मी बढेसँगै कुखुरा पनि मर्न थालेका छन् र गर्मीले मात्र हो या अन्य कुनै रोगको सङ्क्रमण भित्रिएको छ, यो विषयमा आज हामी कुराकानी गर्दैछौँ। जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर रामकुमार कार्कीसँग हामी कुराकानी गर्नेछौँ। सम्भावना के रहेको छ चितवनमा बर्ड फ्लू आउन सक्ने र कुखुरा मर्न थालेका छन् र यो गर्मीको कारणले भनेर पशु सेवा कार्यालयले बताइसकेको अवस्था पनि रहेको छ। यसले गर्दाखेरि किसानले ठुलो क्षति पनि बेहोर्नुपर्ने अवस्था पनि रहेको छ। यसको सावधानी के रहला, किसानहरूमा उहाँको सल्लाह सुझाव के रहनेछ, आज हामी यो विषयमा कुराकानी गर्दैछौँ। जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर रामकुमार कार्कीसँग हामी कुराकानी गर्दैछौँ। रामकुमार सरलाई स्वागत छ रेडियो अर्पणको कृषि सरकार कार्यक्रममा। धन्यवाद सर। जुन यो पछिल्लो समाचार आएको छ कुखुरा धमाधम मर्न थाले, के कारणले हो यो सम्पूर्ण कृषकलाई प्रष्ट पारिदिनु सुन। धन्यवाद। यो हुन्छ अब चितवन कुखुराको हब हो अथवा कुखुराको राजधानी भनेर चिनिएको पनि हो। यहाँ धेरै कमर्सियल फार्महरू पनि छन् र नन कमर्सियल फार्महरू पनि प्रशस्त छन् र यो पछिल्लो समय जतिखेर यो तापक्रम चाहिँ निकै बढेको थियो त्यो समयमा चाहिँ केही फार्महरूका कुखुराहरू अलि अप्रत्याशित रूपमा कुखुराहरू मरेको हो र यहाँ यो पन्छी ल्याबमा चाहिँ दिनौँ जस्तो 20-22 एभरेजमा, कहिले काहीँ 25-30 पनि आउँछ, कहिले 15-16 आउँछ, एभरेजमा 20-25 यो परीक्षणको लागि कुखुराहरू ल्याइने गर्छ र त्यसमा आएको रेकर्ड अनुसार चाहिँ पछाडि 1-2 फार्ममा चाहिँ यो रानीखेत रोगको कारणले पनि मरेको देखिएको छ भने धेरैजसो फार्महरू चाहिँ यस्तो सरुवा रोगहरू होइन, अलिकति हिट स्ट्रोकको कारणले पनि मरेको चाहिँ पाइएको छ। यो रानीखेत कस्तो प्रकृतिको हो यो प्रश्न पार्दैछु। यो रानीखेत चाहिँ एउटा महामारी रोग हो यो कुखुराको र बर्ड फ्लू आउनुभन्दा पहिला कुखुराको महामारी भनेर चिनिन्थ्यो। यो रोग चाहिँ संसारका धेरै देशहरूमा चर भाइरसबाट हुने रोग हो र यसको मृत्यु दर चाहिँ 100% हुनसक्छ। यो चाहिँ कुखुराहरूको ज्यादै घातक र आर्थिक रूपले चाहिँ ठुलो नोक्सानी पुर्याउने कुखुराहरूमा सर्ने सरुवा रोग हो यो र यसको रोग लागिसकेपछि यसका खास उपचार हुँदैन। यो र यो रोग लाग्न नदिनको लागि चाहिँ रोकथामका उपायहरू चाहिँ छन् र यो रोकथामको उपाय भनेको एकदम सेड्युल अनुसारको भ्याक्सिन, यसको बचाउ भ्याक्सिन मात्रै हो र भ्याक्सिन गरियो भने यो रोगबाट बच्न सकिन्छ। नत्र भने चितवनमा अब 800-900 त फार्म छन् टोटल फार्महरू कुखुराको, यो सबै भ्याक्सिन नगर्ने हो भनेदेखि बचाउन सकिन्छ। यहाँले भन्नुभयो रानीखेत एउटा सरुवा रोग हो, त्यो जुन देखियो समस्या पश्चिम क्षेत्रमा, त्यो अब जिल्लाभर नै सर्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ यहाँले? यस्तो छ, यहाँ कस्तो छ भने यहाँ सबैले भ्याक्सिन लगाउँछन्, त्यो कुनै कुनै फार्महरूले मात्रै हो, नत्र भने यहाँ ह्याचरीदेखि लिएर कमर्सियल फार्महरू सबैमा चाहिँ यो रानीखेतको भ्याक्सिन लगाइन्छ, लगाउने गरेका छन्। यो उनीहरूले प्राइभेट रूपमा आफै नै व्यवस्था गरेर लगाउने हो। यो रोग को भ्याक्सिन लगाइएन भने त यो रोगबाट मैले अघि नै भने यसको उपचारै छैन, यसलाई बचाउनै सकिँदैन। अब सायद भ्याक्सिन नगरेको फ्लकहरूमा अर्थात् भ्याक्सिन कहीँ फेल्युर भएको अवस्थामा चाहिँ यो रोग देखा पर्न सक्ने हो, नत्र भने यसको क्वालिटीको भ्याक्सिनहरू बजारमा पनि छ र यो भ्याक्सिन लगाएपछि पूर्ण रूपमा सुरक्षित हुन्छ। जुन यो पश्चिम चितवनको गीतानगरमा त्यो रमेश पोखरेलले पालेको कुखुरा फार्ममा देखियो रानीखेत, अन्त चाहिँ छ कि छैन यस्तो? त्यस्तो अन्त छैन, अन्तमा त्यस्तो रानीखेतको भनेर आएको छैन। अन्यत्रबाट आएको चाहिँ कहीँ कक्सिडियोसिस, कहीँ चाहिँ एसाइटिस भन्ने, यो खासै त्यस्तो त्यति साह्रै रानीखेत जस्तो डरलाग्दो सरुवा रोग चाहिँ होइन। त्यस्तो केही समस्याहरू त छ, कहीँ चाहिँ अहिले यो धेरै गर्मी भएर यो गर्मीको कारणले पनि कुखुराहरू मरेको छ, तर रानीखेतको चाहिँ त्यो एउटा जुन अघि हजुरले भन्नुभयो गीतानगरबाट आएको फर्मको चाहिँ रानीखेत भनेर यहाँ ल्याबबाट पुष्टि भएको छ, अन्यत्रबाट चाहिँ खास रानीखेतको आएको छैन। योभन्दा अगाडि यो समस्या चितवनमा थियो कि थिएन? यस्तो हुन्छ, यो फाटाफुटो भइरहेको छ, यस्तो यो पहिलोपल्ट रानीखेत आएको होइन, यो रानीखेत चाहिँ फाटाफुटो देखा पर्छ। फाटाफुटो हुने इन द सेन्स कसैले सानो फार्ममा पाल्नेहरूले भ्याक्सिन नगरेको अवस्थाहरूमा त्यस्तो फार्महरूमा कहिले काहीँ देखिन्छ, तर यस्तो जहिले पनि देखिरहने अथवा कहिले नदेखिने होइन, यो फाटाफुट्टा रूपमा यो चितवनमा मात्र होइन अन्यत्र पनि रानीखेत चाहिँ देखा पर्छ। यो गर्मीकै हिसाबले चाहिँ, गर्मीकै कारणले चाहिँ कति जति मरेको होला संख्यात्मक रूपमा? ठ्याक्क त्यस्तो डाटा त छैन, किनभने त्यो यति धेरै फार्महरू भएको ठाउँमा अब ठुलो अब 10-20 हजार 30-40 हजार कुखुरा पाल्नेहरू कहाँ अब 2-4 वटा कुखुराहरू अन्य कारणले पनि मर्छन्। अब 40-50 हजार कुखुरा पालेको ठाउँमा हरेक दिन जस्तै एउटा दुईवटा कुखुराहरू मरिरहेको हुन्छ, त्यसले गर्दा त्यसको चाहिँ खास कारणहरू पनि धेरै हामीले खोजिँदैन। अरू बिरामी छैन भने अब यो गर्मीकै कारणले चाहिँ मैले त्यो ल्याबबाट जानकारी पाएअनुसार एउटा फर्ममा चाहिँ दिउँसो 3-5 बजेको अवधिमा चाहिँ धेरै कुखुरा भनेर त्यो चेक गर्दाखेरि कुनै सरुवा रोग देखिएन, र त्यहाँ चाहिँ अलिकति ज्यादै त्यो तिनहरू तातेर सफोकेसन भएर चाहिँ रहेछ, अरू कुनै सरुवा रोगहरू थिएन। एकाएक त्यत्रो विधि कुखुरा मर्दा पनि कुनै सरुवा रोग चाहिँ होइन, त्यो हिसाबले हामीले गर्मीकै कारणले पनि कुखुरालाई अलिक असर पर्यो भन्ने हामीले अनुमान गरेको हो। र त्यस्तो डाटा गर्मीकै कारणले मर्यो भनेर डाटा चाहिँ हामीले कलेक्सन गरेको छैनौँ, त्यो आइपुगेको। अब यो कुखुराको लागि तापक्रम चाहिँ कति चाहिन्छ? अब जाडो मौसममा त अब बत्ती बालेर हिट गराइन्छ, गर्मीमा यो मौसम तापक्रमको मात्रा कति हो? तापक्रम त अब ठ्याक्कै यति चाहिन्छ भन्नुभन्दा पनि जनरली कुखुराहरूको लागि 25-30 डिग्रीको टेम्परेचरहरू भनेको उपयुक्त टेम्परेचर हो। त्यो 30मा पनि अब ह्युमिडिटी कति छ भन्नेले अर्थ राख्छ, नत्र भने अप्टिमम भनेर चाहिँ हामीले 25 डिग्री टेम्परेचरलाई भनिन्छ, तर 25-30 डिग्रीमा केही फरक पर्दैन। कुखुरा भनेको जाडोमा पनि हुने, गर्मीमा पनि हुने, सबै ठाउँ हुने हो, तर अत्यधिक चिसो र अत्यधिक गर्मीबाट मात्रै बचाउने हो, र यसलाई ठ्याक्कै यति नै चाहिने भनेर त्यस्तो चाहिँ छैन। ठुलो रेन्जमा चाहिँ कुखुराहरू बाँच्न सक्छ, तर ज्यादै धेरै चिसो र ज्यादै धेरै गर्मी हुँदाखेरि मात्रै त्यसलाई चाहिँ असर पर्ने हो। अब यो रानीखेतबाट बस्न भ्याक्सिनै हो मुख्य उपाय, त्यसै गरी गर्मीबाट बस्नको लागि यो बढ्दो गर्मी पनि बढ्दो मात्रामा छ, कतिपय किसानहरूलाई पनि थाहा नभएको अवस्था हुनसक्छ, सल्लाह सुझावहरू चाहिँ के रहन्छ पशुकारलाई? धन्यवाद। एउटा कुरो, व्यवसाय रूपमा कुखुरा पालन गर्नेले रानीखेतको मात्र होइन, रानीखेत, गम्बा रोग, फाउल पक्स, मरेक्स भन्ने धेरै भ्याक्सिन किसिमका रोगहरू छन्, यो सबै रोगको चाहिँ नियमित रूपमा भ्याक्सिन गर्नुपर्छ पहिलो कुरो कुखुरा पालन। र चितवन जस्तो जिल्लामा यति साह्रोको अवस्थामा धेरै गर्मी भएको हुँदा गर्मीबाट बचाउनलाई भेन्टिलेसनको प्रबन्ध राम्रो, पस भेन्टिलेसन राख्ने, माथि टिनको मात्रै छाना छ भने टिनभन्दा माथि चाहिँ परालहरू अथवा अब हरियो घाँस हुन्छ कि के चिज हुन्छ टिन ताप्न नदिने गरी माथि चाहिँ चिसो हुने व्यवस्था गर्ने, अझ त्यति गाह्रो भयो भने कमसेकम समय समयमा पानी तानेर टिनलाई चिसो पार्न पनि सकिन्छ। र सबैभन्दा राम्रो चाहिँ भेन्टिलेसनको प्रबन्ध र कुखुराहरूलाई चाहिँ प्रशस्त पानी उपलब्ध गराउने, अब यो मौसमै कन्ट्रोल गर्न सिक्ने। अब अहिले त चितवनमा ठुल्ठुला छन् क्लोज हाउस सिस्टम भइ आइसक्यो, उहाँहरूको चाहिँ किसानले त्यो गर्न सक्ने कुराहरू आउँदैन। यसलाई चाहिँ हावादार मतलब चिसो हावा चाहिँ आओस् भनेर खास त फार्मै उसमा रुखहरू रोप्ने त उपयुक्त हुँदैन, फार्म भन्दा नै केही पर चाहिँ रुखहरू मात्रै रोप्यो भने पनि केही शीतलता प्रदान गर्छ। अब जुन यो धेरै एउटा डरको अवस्था बर्ड फ्लू यो के छन् चितवनमा अब आउने सम्भावना यो वर्ष देख्नुहुन्छ कि देख्नु हुँदैन? यो वर्ष अब यसो छ, यसलाई अब यो कस्तो छ भने यो अनुमान गर्न निकै गाह्रो छ। यो अब गत साल चाहिँ सोचेको गरिम महिनामा चैतको 16 गते पहिलो आउटब्रेक भयो र जेठको 9 गते गएर लास्ट आउटब्रेक भएको थियो, त्यसपछि आउटब्रेक रोकिएको हो। अब अहिले त्यो अवधि चाहिँ कट्यो, त्यो हिसाबले यो वर्ष बर्ड फ्लू आउँदैन भन्नेमा चाहिँ हामी अलिक ढुक्क हुन सकेका छौँ। र यसपालि चाहिँ अहिले व्यवसायहरूले अलिक व्यवस्थित पनि गर्नुभएको छ, पोहोरभन्दा यो बायोसेक्युरिटी मेजरहरू चाहिँ यसपालि अलि लागू गर्नुभएको छ। यो पोल्ट्री व्यवसाय मञ्चहरूले यो आफ्नो व्यवस्था मिलाएर अहिलेका फार्महरू अलिक बायोसेक्युरिटी मेन्टेन भएको छ। नयाँको हिसाबले अब आउँदैन कि भन्नेमा नै बढी आशावादी छ। ढुक्क भयो हुन्छ किसानहरू? यस्तो यस्तो छ, अब यस्तो ढुक्क भयो भन्दा त अब मैले अघि भने अनुमान गर्नु बहुत गाह्रो यो भाइरसबाट हुने रोगहरू। तर यतिखेरसम्म मैले अघि नै भने यहाँ दुई चारवटा कुराहरू राम्रो के गरिएको छ यो पोल्ट्रीमा समय जगतमा भने पुराना क्रेटहरू प्रयोग गर्नुहुन्न अहिले कसैले पनि। एकचोटि प्रयोग गरेको क्रेटलाई फालेर हरेक पटक कुखाको अन्डा कलेक्सन प्रयोग गर्नुहुन्छ। त्यस पछाडि अन्डा ओसार्ने गाडीहरूलाई फार्मभित्र लानलाई धेरै ठुला फार्महरूले रोक लगाएको छ। यस्तै यो के अरे बाहिरबाट आउनेहरूमा पनि उहाँहरूले बढी निगरानीहरू चाहिँ गर्नुभएको छ। अहिले मान्छेको जथाभावी प्रवेशलाई रोक लगाएका छन् पोल्ट्री व्यवसायहरूले, किनभने यसले ठुलो जोखिम गत वर्ष र आफ्नो फार्मभित्र जानलाई अनिवार्य रूपमा उहाँहरूले चाहिँ औषधि छरेर मात्रै जानै पर्दाखेरि त्यसरी जाने प्रबन्धहरू मिलाएकोले उहाँहरू अलिक बढी सचेत हुनुहुन्छ। र यो गाडी एकचोटि अन्डा र कुखुरा सब गन्तव्यमा पुर्याएर ल्याइसकेपछि उहाँहरूले गाडी धोएर मात्रै अनि अन्डा र कुखुराको सङ्कलन गर्नुभएको छ। अनि यी विविध कारणले पनि अलि आशा लाग्दो चाहिँ छ। अब कुनै पनि कुराको ग्यारेन्टी गर्न त सकिँदैन होइन, तर पनि आशा लाग्दो गत सालभन्दा चाहिँ अलि अलि बढी आशा लाग्दो छ। हुन्छ डाक्टर साहब, हामीलाई यो समय दिनुभयो, कुराकानी गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ल यहाँलाई धन्यवाद, कमसे कम मलाई यो अर्पण रेडियो मार्फत हाम्रा उद्यमी व्यवसायीहरूलाई केही कुराहरू भन्ने अवसर दिनुभयो, हस्त धन्यवाद। हस् धन्यवाद। भन्थ्यो जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर रामकुमार कार्कीसँग हामीले कुराकानी गऱ्यौँ। चितवनमा पछिल्लो समय गर्मी र रानीखेत रोगका कारण कुखुराहरू मरिरहेको अवस्था पनि रहेको छ। योबाट बच्नको लागि के गर्न सकिला, यसका उपायका विषयमा हामीले जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर रामकुमार कार्कीसँग कुराकानी गऱ्यौँ। उहाँसँगको कुराकानीसँगै आजको लागि कृषि सरकारको समय सकिएको छ। आगामी साता विभिन्न जानकारी अनि कुनै एक विषयवस्तुमा हामी कुराकानी गर्ने बाचा गर्छौँ। आजको कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्ण कृषक दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद छ। प्रविधि संयोजनमा रहेर साथ दिने रिजनलाई विशेष आभार प्रकट गर्छु। आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु, नमस्कार।